نحمده ونصلي على رسوله الكريم، أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. إن بشر ربكم الله، رب تمہارا اللہ ہے، الذی جس نے خلق السماوات والارض، پیدا کیا آسمانوں اور زمین کو، فی ستۃ ایام چھ دنوں میں، ثم استوى پھر استقرار پکڑا، علی العرش عرش پر، یغشی اللیل ڈھانپ دیتا ہے رات کو، النہار دن پر، یطلبہ پا لیتی ہے اس کو، حثیثا جلدی جلدی، دوڑتے ہوئے، والشمس والقمر اور سورج اور چاند، والنجوم اور ستارے، مسخرات مسخر کیے ہوئے ہیں، بِأَمْرِهِ اس کے حکم کے ساتھ، الا خبردار، لَهُ الْخَلْقُ اسی کے لیے ہے مخلوق، والامر اور حکم، تبارک اللہ بہت بابرکت ہے اللہ، رب العالمین یہ رب ہے تمام جہانوں کا، ادعو پکارو، ربکم اپنے رب کو، تضرعاً عاجزی سے، وخفیتاً اور چپکے چپکے، انہو بے شک وہ، لا يحب نہیں محبت رکھتا، المعتدین حد سے بڑھنے والوں سے، ولا اور نہ، تفسدو تم فساد کرو، فی الارض زمین میں، بعد اصلاحها اس کی اصلاح کے بعد، ودعوہ اور پکارو اس کو، خوفا خوف کے ساتھ، وطمان اور امید کے ساتھ، انا بے شک، رحمت اللہ ہی رحمت اللہ کی، قریب قریب ہے، من المحسنین احسان کرنے والوں کے، وہو الذی اور وہ اللہ وہ ذات ہے، یرسلو جو بھیجتا ہے، الریاح ہواؤں کو، بشرن خوشخبری کے لیے، بین یدی آگے، رحمت ہی اس کی رحمت کے، حتی یہاں تک کہ، اذا جب، اقلت اٹھا لیتی ہیں، صحابن بادل، سقالن بوجھل، سکنا ہو ہم بھیج دیتے ہیں اس کو، لبلد میت مردہ زمین کی طرف، فانزلنا پھر ہم اتارتے ہیں، بہی سانس اس کے، الماء پانی کو، فاخرجنا پھر ہم نکالتے ہیں، بھی ساتھس کے من کل ثمرات ہر طرح کے پھلوں میں سے، کذالک اسی طرح، نخرجو ہم نکالیں گے، الموتا مردوں کو، لعلکم تاکہ تم، تذکرون تم نصیحت پکڑو، والبلد الطیب اور پاکیزہ زمین، یخرجو نکلتی ہے، نباتہ اس کی نباتات، بإذن ربہ اس کے رب کے اذن سے، والذی اور وہ جو، خبثا خراب ہوتی ہے، لا یخرجو نہیں نکلتا، الا مگر، نکدا بے فائدہ چیزیں، کذالک اسی طرح، نصرف الآیات ہم پھیر پھیر کے لاتے ہیں نشانیاں، لقوم یشکرون ان لوگوں کے لیے جو شکر ادا کرتے ہوں، لقد البتہ تحقیق، ارسلنا بھیجا ہم نے، نوحا نوح علیہ السلام کو، الی قومہ اس کی قوم کی طرف، فقال تو اس نے کہا، یا قوم اعبدوا اللہ اے میری قوم عبادت کرو اللہ کی، ما لکم نہیں تمہارے لیے، من الہ کوئی الہ، غیرہ اس کے سوا، انی بے شک میں، اخاف میں ڈرتا ہوں، علیکم تم پر، عذاب عذاب سے، یوم عظیم بڑے دن کے، قال الملأ کہا سرداروں نے، من قومه اس کی قوم میں سے، انا بے شک ہم، لنراک البتہ ہم دیکھتے ہیں تجھ کو، فی دلال مبین کھلی گمراہی میں، قال اس نے کہا، یا قوم اے میری قوم، لیس بی نہیں ہے میرے ساتھ، دلالتن کوئی گمراہی، ولیکنی لیکن میں، رسولن رسول ہوں، من رب العالمین رب العالمین کی طرف سے، ابلغکم میں پہنچاتا ہوں تم کو، رسالاتی پیغامات، ربی اپنے رب کے، وانصح اور میں خیر خواہی کرتا ہوں، لکم تمہارے لیے، وعالم اور میں جانتا ہوں، من اللہ اللہ کی طرف سے، माँ जो, ला नहीं, तालमोन तुम जानते, अवा अजिब तुम, क्या भला ताज्जुब हुआ तुमको, अन के जाअकुम, आया तुम्हारे पास, विक्रुन एक जिक्र, या आई तुम्हारे पास एक नसीहत, मिर रब्बिकुम तुम्हारे रब की तरफ से, अला रजुलिन एक शख्स पर, मिनकुम तुम्ही में से, लियंजिरकुम ताकि वो खबरदार करे तुमको, डराए तुमको, वलितत्तकू और ताकि तुम परहेजगार हो जाओ, वलअल्लकुम और ताकि तुम तुरहमून तुम रहम किए जाओ, फकज़्ज़बूहू तो उन्होंने झुटला दिया उसको, फअंजैनाहू तो हमने निजात दी उसको, वल्लजीना और उन लोगों को, माहू जो उसके साथ थे, फिल फुल्की कश्ती में, व अगरकना और गर्क कर दिया हमने, अल्लजीना उन लोगों को, कज़्ज़बू जिन्होंने झुटलाया, बे आयातिना हमारी आयात को, इन्नहुम बेशक वो, कानू थे, कौमन लोग, अमीन अंधे, व इला आदिन और आद की तरफ, अखाहुम उनके भाई, हूदन हूद अलैहिस्सलाम को, कौला उसने कहा, या कौम अबुदुल्लाह, ऐ मेरी कौम इबादत करो अल्लाह की, मालकुम नहीं तुम्हारे लिए, मिन इलाहिन कोई इलाह, गैरुहु उसके सिवा, अफला क्या भला नहीं, तत्तकून तुम तक्वा इख्तियार करोगे, कालल मलाउ कहा सरदारों ने, अल्लजीना उन लोगों ने, कफरू जिन्होंने कुफर किया, मिन कौमिही उसकी कौम में से, इन्ना बेशक हम, लनरा का अलबत्ता हम देखते हैं तुझको, फी सफाहतिन हमाकत में, व इन्ना और बेशक हम, लनजुन्नु का अलबत्ता गुमान करते हैं तुझको, मिनल काजिबीन झूठों में से, कौला उसने कहा, या कौमी ऐ मेरी कौम, लैस बी सफाहतुन नहीं है मेरे साथ कोई हमाकत, वलाकिन्नी लेकिन मैं तो, रसूलुन पैगंबर हूँ, मिर रब्बिल आलमीन रब्बुल आलमीन की तरफ से, उबल्लिगुकुम मैं पहुंचाता हूं तुमको रिसालाती पैगामात, रब्बी अपने रब के, व अना और मैं, लकुम तुम्हारे लिए, नासिहं खैरखा हूं, अमीन अमानतदार। अब अजब तुम, क्या भला ताज्जुब हुआ तुमको, अन के जाअकुम, आया तुम्हारे पास, जिक्रुन एक जिक्र या एक नसीहत, मिन रब्बिकुम तुम्हारे रब की तरफ से, अला रजुलिन एक शख्स पर, मिनकुम तुम में से, लियुंजिरकुम ताकि वो खबरदार करे तुमको, वज़कुरु और याद करो, इस जालकुम जब उसने बनाया तुमको, खुलफा जानशीन, मिन बाद कौम नूह, कौम नूह के बाद, वज़ादकुम और ज्यादा दी तुमको, फिल खल्क़ी साख्त में, बसतन फराखी, फज़कुरु पस याद करो, आला अल्लाही अल्लाह की नेमतों को, लअल्लकुम ताकि तुम, तुफ्लिहून फलाह पा जाओ। कालू उन्होंने कहा, अजितना क्या तू आया है हमारे पास, लिनाबुदल्लाह वहदहु कि हम इबादत करें अल्लाह की, अकेले उसी की, सिर्फ उसी एक की, वनजरा और हम छोड़ दें, माकाना जो थे, याबुदू इबादत करते, आबाउना हमारे आबाओ अजदाद, फातिना पस ले आओ हमारे पास, बिमा ताइदुना साथ उसके जो तू धमकी देता है हमको, इनकुंता अगर है तू, मिनस सादिकीन सच्चों में से, कौला उसने कहा, अद्वका तहकीक पढ़ चुकी, अलैकुम तुम पर, मिर रब्बिकुम तुम्हारे रब की तरफ से, रिजसुन गंदगी या नाराजगी, वगजबुन और गजब, अतुजादिलूननी क्या तुम झगड़ते हो मुझसे, फी अस्मा इन चंद नामों के बारे में, सम्मई तुमूहा तुमने नाम रख लिया उनको, अंतुम तुमने, व आबाउकुम और तुम्हारे बाप दादा ने, मा नज़्ज़लल्लाहु नहीं उतारी अल्लाह ने, बिहा साथ इनके, मिन सुल्तान कोई दलील, फंतजिरू, बस इंतजार करो। इन्नी, बेशक मैं, माअकुम, तुम्हारे साथ, मिनल मुंतजरीन, इंतजार करने वालों में से हूं। फअंजयना हो, तो निजात दे दी हमने उसको। वल्लजीना माअहू, और उन लोगों को जो उसके साथ थे। बिरहमतिम मिन्ना, साथ रहमत के अपनी तरफ से, अपनी रहमत या मेहरबानी के साथ। वक़ताना, और काट दिया हमने। दाबिर अल्लज़ीना, उन लोगों की जड़ को। कज़्ज़बू, जिन्होंने झुठलाया। बेआयातिना, हमारी आयात को। वमा कानू, और न थे वो। मुमिनीन, ईमान लाने वाले। व इला समूदा, और तरफ समूद के। अखाहुम सालिहा, उनके भाई सालिह अलैहिस्सलाम को भेजा। कौला, उसने कहा, या कौम अबुदुल्लाह, ऐ मेरी कौम, इबादत करो अल्लाह की। मालकुम, नहीं तुम्हारे लिए। मिन इलाहिन, कोई इलाह। गैरुह, उसके अलावा। कद, तहकीक। जाअतकुम, आ गई तुम्हारे पास। बय्यिनतुन, खुली दलील। मिर रब्बिकुम, तुम्हारे रब की तरफ से। हाजी, ये नाकतुल्लाही, ऊँटनी है अल्लाह की। लकुम, तुम्हारे लिए। आयतन, एक निशानी। फजरूहा, बस छोड़ दो उसको। ताकुल, चरती रहे। फी अर्दिल्लाही, अल्लाह की जमीन में। वला, और ना। तमस्सूहा, तुम छुओ उसको। बिसू इन, साथ बुराई के। फया खुदकुम, पस पकड़ लेगा तुमको। अजाबुन अलीम, अजाब दर्दनाक। वस्कुरू, और याद करो। इज जब जालकुम, उसने बनाया तुमको। खुलफा, जानशीन। मिन बाद आदिन, आद के बाद। वबव्वअकुम, और ठिकाना दिया तुमको। फिल अर्दी, जमीन में। तत्तखिज़ूना, तुम बनाते हो। मिन सुहूलिहा, उसके मैदानों में। कुसूरन, महल्लात। वतन्हितूना, और तुम तराशते हो। अलजिबाला, पहाड़ों को। बुयूतन, घरों में, यानी घरों की शक्ल में। फज़कुरू, पस याद करो। आला अल्लाही, अल्लाह की नेमतों को। वला तासव, और न फसाद करो। फिल अर्दी, जमीन में। मुफसिदीन, मुफसिद बनकर। قال الملأ, सरदारों ने कहा। الذين, उन लोगों ने। استكبروا, जिन्होंने तकबर किया। من قومه, उसकी कौम में से। للذين, उन लोगों से। استضعفوا, جو کمزور بنائے گئے تھے، لمن واسطے اس کے جو آمنا ایمان لائے، منہم ان میں سے، اتعلمون کیا تم جانتے ہو، ان صالحا کہ صالح مرسل بھیجا ہوا ہے، من ربہ اپنے رب کی طرف سے، قالوا انہوں نے کہا، انا بے شک ہم، بما ارسل به جس چیز کے ساتھ وہ بھیجا گیا ہے، مؤمنون ماننے والے ہیں، ایمان لانے والے ہیں، قال الذین استکبروا کہا ان لوگوں نے جنہوں نے تکبر کیا، انا باللذی بے شک ہم ساتھ اس چیز کے جو آمنتم بہی تم ایمان لائے ہو ساتھ اس کے، کافرون انکار کرنے والے ہیں، فعقروا الناقۃ پس انہوں نے کونچے کاٹ ڈالی اونٹنی کی، بریکٹ میں پاؤں لکھ لیں، اکر کیسے ہیں، پاؤں کے پٹھے جو پچھلی طرف ایڑی کے پاس ہوتے ہیں، انا کتا اونٹنی کی، وعتو اور سرکشی کی، ان امر ربہم اپنے رب کے حکم سے، وقالو اور انہوں نے کہا، یا صالحو اے صالح، ائتنا لا ہمارے پاس، بما تعدنا جس کی تو ہمیں دھمکی دیتا ہے، ان کنتا اگر ہے تو، من المرسلین رسولوں میں سے، فأخذتهم الرجفة پس پکڑ لیا ان کو زلزلے میں، فأصبحوا تو وہ ہو گئے، فی دارہم اپنے گھروں میں، جاسمین اوندھے منہ گرنے والے، فتول عنہم پس منہ پھیر گیا ان سے، منہ موڑ کر چلا گیا ان سے، وقالا اور کہا، یا قومی اے میری قوم، لقد البتہ تحقیق، ابلغتکم میں نے پہنچا دیا تم کو، رسالت ربی اپنے رب کا پیغام، ونصحت لکم اور میں نے خیر خواہی کی تمہاری، ولکن لا تحبون الناصحین لیکن تم خیر خواہوں سے محبت نہیں رکھتے، لیکن نہیں تم پسند کرتے خیر خواہوں کو، ولوطن اور لوط علیہ السلام، اس قالا جب اس نے کہا، لقومہ اپنی قوم سے، اتأتون کیا تم آتے ہو، الفاحشتا بے حیائی کو، ما سبقکم نہیں سبقت کی تم پر، بہا ساتھس کے، من احد کسی ایک نے، من العالمین جہان والوں میں سے، انکم بے شک تم، لتأتون الرجال البتہ تم آتے ہو مردوں کے پاس، شہوتن شہوت کے ساتھ، من دون النساء عورتوں کو چھوڑ کر، بل انتم بلکہ تم، قوم قوم ہو، لوگ ہو، مسرفون حد سے گزر جانے والے، وما کانا اور نہ تھا، جواب قومی ہی اس کی قوم کا جواب، الا مگر، ان یہ کہ، قالو انہوں نے کہا، اخرجوہم نکال دو ان کو، من قريتكم اپنی بستی سے، انہم بے شک وہ، اناسن لوگ ہیں، یتطہرون جو پاکیزہ بنتے ہیں، فانجیناہ پس نجات دی ہم نے اس کو، واہلہ اور اس کے گھر والوں کو، الا امرأتہ سوائے اس کی بیوی کے، کانت تھی وہ، من الغابرین پیچھے رہ جانے والوں میں سے، وامطرنا اور برسائی ہم نے، علیہم ان پر، مطرن ایک بارش، فانظر تو دیکھو، کیف کانا کس طرح ہوا، عاقبت انجام، المجرمین مجرموں کا.